नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमित राछ छातीमा हाम्रो नेपाली रगत छत्तिस वर्ण चार जातको फुलबारी नेपाल डाँफे र मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नु होला साताको शुक्रबार रात्रिकालीन प्रहरमा बीबीसीको समाचार पछाडि हेर्दैछु म आज तिम्रा पत्ररूपी खातहरू गुन्जिन्छन् कानभित्र गरेका ती बातहरू हेर्दैछु म आज तिम्रा पत्ररूपी खातहरू गुन्जिन्छन् कानभित्र गरेका ती बातहरू भुल्न चाहे मैले अब विवश हुँदै अतीतलाई हेर्दैछु म आज तिम्रा पत्ररूपी खातहरू गुन्जिन्छन् कानभित्र गरेका ती बातहरू भुल्न चाहे मैले अब विवश हुँदै अतीतलाई मुटुलाई नै चस्काउने दिएकी छौ घातहरू हेर्दैछु म आज तिम्रा पत्ररूपी खातहरू गुन्जिन्छन् कानभित्र गरेका ती बातहरू आहा, हेर्दै छु म आज तिम्रा पत्र रूपी खातहरू, गुन्जिन्छन् कानभित्र गरेका ती बातहरू। यस्तै यस्तै हरफसँगै आजको कार्यक्रम मुक्तक सरोवरमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रमको प्रारम्भमा मुक्तक वाचन गरिसकेको छु दिनेश ने उपाने मस्ती अरविने गुल्मीका मित्रको, र हाल दुबईबाट हामीलाई मुक्तक पठाउनु भएको थियो। हृदयबाट आभार व्यक्त गर्न चाहन्छौँ दिनेशजीलाई। सदा जस्तै आज पनि आवाजबाट छु म मुक्तक सरोवरको साथमा युवराज लामिछाने प्रदीप, त्यस्तै गरी प्रावि तर्फबाट मिठो साथ रहेको छ मुकेशको। आजको श्रृङ्खलामा पनि हामीले सदा जस्तै तपाईँहरूले माया गरी पठाउनु भएका मुक्तकहरूलाई लाग्छौँ, र आजको श्रृङ्खलामा हामीले तपाईँका फोन लिँदैनौँ। 071-577-735 डायल नगर्नुहोला, यही आग्रह गर्छु तपाईँलाई। र तपाईँहरूले आफ्ना मुक्तकहरू हामीलाई पठाउन सक्नुहुन्छ 98054-80955 एसएमएस गरेर। त्यस्तै गरी हामीसँग फेसबुक पेजमा पनि तपाईँहरूका धेरै मुक्तकहरू छन्। म नदोहोराइकन अघिल्लो सप्ताहमा नबजेका साथीहरूको मुक्तकहरूलाई कार्यक्रममा स्थान दिनेछु। परजित कुमारको मुक्तक राख्छु। हावाहुरी चल्दा आउनु तिमी, दुखी आत्मा गल्दा आउनु तिमी। हावाहुरी चल्दा आउनु तिमी, दुखी आत्मा गल्दा आउनु तिमी। हाँसेर धेरै खुसी मनाउन, हाँसेर धेरै खुसी मनाउन। चितामाथि जल्दा आउनु तिमी, हावाहुरी चल्दा आउनु तिमी, दुखी आत्मा गल्दा आउनु तिमी। थुम्पोखरार सेङ्जा बायाँ खोला सिग्रेका मित्रको मुक्तक पस्के तपाईँहरूमाझ। त्यस्तै गरी हामीसँग राम शरण लामिछाने हुनुहुन्छ, नुवाकोटबाट मुक्तक पठाउनु भएको छ। म तपाईँहरूमाझ पस्किन चाहन्छु राम शरण लामिछानेजीका यी सुन्दर पङ्क्तिहरू। हरेक मान्छेको जस्तै एउटा इच्छा छ मेरो, सधैँ सफल हुनु तिमी प्रिय यही सदिच्छा मेरो। हरेक मान्छेको जस्तै एउटा इच्छा मेरो, सधैँ सफल हुनु तिमी प्रिय यही सदिच्छा मेरो। तिमी हिँड्ने प्रगति र सफलताको बाटोभरि, तिमी हिँड्ने प्रगति र सफलताको बाटोभरि, विजयको धुन बजिरहोस् यही प्रतीक्षा छ मेरो। हरेक मान्छेको जस्तै एउटा इच्छा छ मेरो, सधैँ सफल हुनु तिमी प्रिय यही सदिच्छा छ मेरो। आहा, तिमी हिँड्ने बाटो सधैँ सधैँ हाँसी खुसी रहोस्, यस्तै यस्तै कामना गर्नुभएको थियो। त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग राज अधिकारी मिर्मी स्याङ्जाका मित्रको। मुटु रेटी जाने निष्ठुरीलाई के नाउँले पुकारौ आज, यो दिल चुडाई लाने निष्ठुरीलाई के नाउँले पुकारौ आज। मुटु रेटी जाने निष्ठुरीलाई के नाउँले पुकारु आज, यो दिल चुटाई लाने निष्ठुरीलाई के नाउँले पुकारु आज। झुठो आश देखाई फाइदा लुट्नु लुट्यो मेरो सोझोपनको, हो झुठो आश देखाई फाइदा लुट्नु लुट्यो मेरो सोझोपनको। महलकी महारानी निष्ठुरीलाई के नाउँले पुकारौँ आज, मुटु रेटी जाने निष्ठुरीलाई के नाउँले पुकारौँ आज। त्यस्तै गरी हामीसँग पत्रचार गरेर पठाउनु भएको एउटा पत्र छ, फेन्टा गुरुङ हुनुहुन्छ सिक्तहान छ प्रगति नगरबाट हामीलाई मुक्तकहरू पठाउनु भएको छ। फेन्टाजीले 3 मुक्तक पठाउनु भएको छ, मैले आज एउटा मात्र मुक्तक राख्छु यहाँ तपाईँहरूमा। नजिक भई बोल्न खोज्दा डराउने माया मिठो, अन्जानमै मन पराउने माया मिठो। नजिक भई बोल्न खोज्दा डराउने माया मिठो, अन्जानमै मन पराउने माया मिठो। नजिक हुँदा कस्तो कस्तो, टाढा हुँदा सताउँछ। नजिक हुँदा कस्तो कस्तो, टाढा हुँदा सताउँछ। याद आउँदा उसलाई सम्झी हराउने माया मिठो। नजिक भई बोल्न खोज्दा डराउने माया मिठो, अन्जानमै मन पराउने माया मिठो। धन्यवाद दिन चाहन्छु फेन्टा गुरुङजीलाई। त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग पठाउनु भएको छ यहाँनिर पवन घरती मगर हुनुहुन्छ हाड हाडे गुल्मीका मित्रको मुक्तक राख्छु अबको क्रममा यहाँ तपाईँमाझ। पिरतीमा आँधी अनि हुरी आएपछि, विश्वस्त र बाध्यताको दूरी आएपछि, पिरतीमा आँधी अनि हुरी आएपछि, विश्वस्त र बाध्यताको दूरी आएपछि, आफ्नै मुटु छाडी टाढा जानुपर्ने रहेछ। हो, आफ्नै मुटु छाडी टाढा जानुपर्ने रहेछ। बाँच्नलाई कहीँ कतै मजबुरी आएपछि, पिरतीमा आँधी अनि हुरी आएपछि, पिरतीमा आधी हुरी आएपछि तिमीबाट पनि टाढा जानुपर्ने रहेछ। यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो। धन्यवाद दिन चाहन्छु। आहा, त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग, सरोज चौलागाए ईश्वरपुर तिन बैलवास सर्लाहीबाट मुक्तक पठाउनु भएको छ। सोचेको थिइनँ यस्तो सोच्ने बनायौ, अनेकौँ पक्ष आफैसँग सोध्ने बनायौ। सोचेको थिइनँ यस्तो सोच्ने बनायौ, अनेकौँ पक्ष आफैसँग सोध्ने बनायौ। तिमीसँग जिउने मर्ने ठानेको थिएँ मैले, हो तिमीसँग जिउने मर्ने ठानेको थिएँ मैले, तर आज अर्कै विकल्प पो रोज्ने बनायौ। सोचेको थिइनँ यस्तो सोच्ने बनायौ, अनेकौँ पक्ष आफैसँग सोध्ने बनायौ। आहा, धन्यवाद दिन चाहन्छु ईश्वरजीलाई, सरोजजीलाई सुन्दर पङ्क्तिहरूको लागि। त्यस्तै गरी अर्को मुक्तक छ, कोमल भट्टले न्युयोर्क अमेरिकाबाट मुक्तक प्रेषण गर्नुभएको छ हामीलाई। सङ्गालेका सपनाहरू आँसु बनी झर्छन् सबै, निमोठिँदा आशा जति कलिलैमा मर्छन् सबै। सङ्गालेका सपनाहरू आँसु बनी झर्छन् सबै, निमोठिँदा आश जति कलिलैमा मर्छन् सबै। सोचे जस्तो हुँदैन यो जिन्दगानी कहिल्यै पनि, घुम्दै फिर्दै नियतिको जालभित्र पर्छन् सबै। सङ्गालेका सपनाहरू आँसु बनी झर्छन् सबै। धन्यवाद दिन चाहन्छु कोमल भट्टजीलाई यी सुन्दर पङ्क्तिहरूको लागि। त्यस्तै गरी हामीसँग राजाबारीबाट भरत सापकोटाजीको मुक्तक छ। आज तिमीले बालुवाको घर बनाइदियौ अनि मेरो बगैँचालाई बगर बनाइदियौ। आज तिमीले बालुवाको घर बनाइदियौ अनि मेरो बगैँचालाई बगर बनाइदियौ। हिजोसम्म म बुद्ध थिएँ तर आज, हो हिजोसम्म म बुद्ध थिएँ तर आज तिमी आयौ अनि हिटलर बनाइदियौ। आज तिमीले बालुवाको घर बनाइदियौ अनि मेरो बगैँचालाई बगर बनाइदियौ। आहा, धन्यवाद दिन चाहन्छु भरतजीलाई, र अर्को साङ्गीतिक आवाज पस्किन चाहन्छौँ तपाईँ सम्पूर्णको लागि। तिमी टाढा भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz र तपाईँहरू सामु आवाजबाट छु म युवराज लामी छाने प्रदीप कार्यक्रम मुक्तक सरोवरको साथमा त्यस्तै गरी प्राविधिक तर्फबाट मिठो साथ रहेको छ मुकेशको आज तपाईँहरूको फोन कलहरूलाई हामी लिइरहेका छैनौँ यसैले तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ 98054980955 आफ्ना मुक्तकहरू नेपालीमा लेखेर फेरि एकपटक नम्बर दोहोऱ्याउन चाहन्छु 98054980955 आफ्ना मुक्तकहरू हामीलाई नेपालीमा लेखेर पठाउनुहोला यही काम गर्छु यहाँनिर एसएमएस आउने क्रम सुरु भइसकेको छ म एसएमएसलाई लिन्छु तपाईँहरूको आरती पौडेलले हामीलाई सुनौलबाट मुक्तक पठाउनु भएको छ म तपाईँहरू माझ राख्छु यसरी म मायाको कुरा गर्थेँ तिमी धोका दिएर गयौ माया दिने न्यूमा उल्टो मुटु लिएर गयौ म मायाको कुरा गर्थेँ तिमी धोका दिएर गयौ माया दिने न्यूमा उल्टो मुटु लिएर गयौ पराईको साथ रोज्नेले हो हो पराईको साथ रोज्नेले झुठो आश किन दिनु अमृत दिने न्यूमा तिमी विष दिएर गयौ म मायाको कुरा गर्थे तिमी धोका दिएर गयौ माया दिने न्यूमा उल्टो मुटु लिएर गयौ आह माया दिने न्यूमा मुटु लैजान हुने थिएन कसैलाई भन्दै हुनुहुन्थ्यो धन्यवाद दिन्छु त्यस्तै गरी अर्को एसएमएस राख्छु सीता पौडेलले हामीलाई रामनगर 2 बडेराबाट मुक्तक पठाउनु भएको छ ढुक्क हुनु तिम्रो साथ छोडेर जाँदैन घनिष्ठ यो नाता हाम्रो तोडेर जाँदिन ढुक्क हुनु तिम्रो साथ छोडेर जाँदिन घनिष्ठ यो नाता हाम्रो तोडेर जाँदिन जबरजस्ती तिमीबाट छुटाए त पनि मरौँला बरु पराईको घुम्टो ओढेर जाँदिन ढुक्क हुनु तिम्रो साथ छोडेर जाँदिन घनिष्ठ यो नाता हाम्रो तोडेर जाँदिन आहा ढुक्क हुनु तिम्रो साथ छोडेर जाँदिन यस्तै यस्तै लेख्नुभएको थियो धन्यवाद दिन चाहन्छु त्यस्तै गरी यहाँनिर हामीसँग धेरै मुक्तकहरू छन् मैले इलामेली तारा गरुवाला दानावारी एक गरुवा इलामका मित्रको मुक्तक राख्छु तपाईँहरू माझ झरेपछि फुलको पनि महत्त्व हुँदैन रे बेहोसीमा सुलको पनि महत्त्व हुँदैन रे झरेपछि फुलको पनि महत्त्व हुँदैन रे बेहोसीमा सुलको पनि महत्त्व हुँदैन रे हितेसीले जानी जानी गर्नुहुन्न घात गर्छ भने भुलको पनि महत्त्व हुँदैन रे झरेपछि फुलको पनि महत्त्व हुँदैन रे बेहोसीमा सुलको पनि महत्त्व हुँदैन रे आहा जब फुलले सुवास छर्छ त्यो बोटमा रहुन्जेल मात्र हो झरेपछि त्यसको कुनै अस्तित्व छैन भन्दै हुनुहुन्थ्यो धन्यवाद दिन चाहन्छु इलामेली तारा गरुवालाजीलाई हामीसँग यहाँ एसएमएसहरू आइरहेका छन् तर रोमनमा आएका छन् कृपया रोमनमा एसएमएस नगर्नुहोला यही काम नगर्छु तपाईँलाई तपाईँ एसएमएस गर्नुहुन्छ भने हामीलाई कृपया नेपाली ल्याङ्ग्वेजमा लेखेर पठाउनुहोला यही काम नगर्छु त्यस्तै गरी जिएम दिपु दिपेन्द्रले हामीलाई मुक्तक पठाउनु भएको छ खोला गाउँ 5 सर्केना रुकुम हाल दिपायल डोटीबाट म तपाईँहरूमा आज पस्किन्छु अब यसरी वैद्यलाई बोलाउँछु डक्टरलाई बोलाउँछु केही हुन्छ कि भन्छु गाउँघरलाई बोलाउँछु वैद्यलाई बोलाउँछु डक्टरलाई बोलाउँछु केही हुन्छ कि भन्छु गाउँघरलाई बोलाउँछु जो जो आउँछन् भेट्न नबाँच्ने भो भन्छन् अरे जो जो आउँछन् भेट्न नबाँच्ने भो भन्छन् यस्तो लाग्छ म सधैँ पत्थरलाई बोलाउँछु वैद्यलाई बोलाउँछु डाक्टरलाई बोलाउँछु केही हुन्छ कि भन्छु गाउँघरलाई बोलाउँछु आहा धन्यवाद दिन चाहन्छु जिएम दिपु दिपेन्द्रजीलाई वैद्यलाई बोलाउँछु डक्टरलाई बोलाउँछु भनेर भन्नुभएको थियो र अर्को एसएमएस छ हामीसँग सुदीप प्राजुली केरवानी 2-6 नम्बरबाट मुक्तक पठाउनु भएको छ म तपाईँहरूमा पस्किन चाहन्छु हार स्वीकारेपछि एक दिन जित हुनेछ उसका सम्पूर्ण अधिकार सुनिश्चित हुनेछ खुट्टा तान्नलाई पछि पार्दै जब पाइला अघि बढ्छन् खुट्टा तान्नेलाई पछि पार्दै जब पाइला अघि बढ्छन् अनि बल्ल सारा दुनियाँ चकित हुनेछ। हार स्वीकारेपछि एक दिन जित हुनेछ, उसका सम्पूर्ण अधिकार सुनिश्चित हुनेछ। आहा, धन्यवाद दिन्छु सुदीपजीलाई सुन्दर मुक्तकिला पङ्क्तिहरूको लागि। आहा, त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग, मेक सिरिजले मुक्तक लेखी पठाउनु भएको छ। मेक सिरिज बागलुङ, हाल मलेसियाबाट पठाउनु भएको छ बागलुङका मित्रले। कहाँ रुँदै कस्ती होलिन्, धेरै भयो नभेटेको, सपनीमा आउन छाडिन् धेरै भयो नदेखेको। कहाँ रुँदै कस्ती होलिन्, धेरै भयो नभेटेको, सपनीमा आउन छाडिन् धेरै भयो नदेखेको। आफन्तले घात गरे दुई मुटुको मिलनमा हाम्रो, आफन्तले घात गरे दुई मुटुको मिलनमा हाम्रो, रोएर नै कहाँ पाउनु भाग्यमा नै नलेखेको। कहाँ रुँदै कस्ती होलिन्, धेरै भयो नभेटेको, सपनीमा आउन छाडिन् धेरै भयो नदेखेको। आहा, धन्यवाद दिन्छु मेघ श्रीजीलाई यी सुन्दर पङ्क्तिहरूको लागि। त्यस्तै गरी अर्को मुक्तक राख्छु, नारायण समर्पण हुनुहुन्छ पाल्पा रामपुरका मित्र, नियमित रूपमा कार्यक्रम सुन्ने श्रोता पनि हुनुहुन्छ। आफ्नो जिम्मेवारीबाट भाग्न होइन, आफ्नो जिम्मेवारीबाट भाग्न होइन, गतिलो राज्य सम्पन्न माग्नलाई होइन। आफ्नो जिम्मेवारीबाट भाग्न होइन, गतिलो राज्य सम्पन्न माग्न होइन। संविधान लेख्न पठाएको जिताएर सत्ताको लुछा चुनीमा लाग्न होइन। आफ्नो जिम्मेवारीबाट भाग्न होइन, गतिलो राज्य सम्पन्न माग्न होइन। धन्यवाद दिन चाहन्छु नारायण समर्पणजीलाई यी सुन्दर सुन्दर पङ्क्तिहरूको लागि। त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग, धेरैजना साथीहरूको मुक्तक आइरहेको छ तर त्यो रोमनमा कृपया हामीलाई नेपालीमा लेखेर पठाउनु होला, यही कामना गर्न चाहन्छु। 9854980955 तपाईँले हामीलाई मुक्तक लेखी पठाउनु होला नेपाली भाषामा मात्र, र मुक्तक पठाउँदा आफ्नो ठेगाना पनि लेख्न नभुल्नुहोला मित्रहरू, यही कामना गर्छु। मेरो जिउँदो शरीर यो लास नबनोस्, हाम्रो माया उडी जाने बतास नबनोस्। मेरो जिउँदो शरीर यो लास नबनोस्, हाम्रो माया उडी जाने बतास नबनोस्। विश्वास छ तिमीप्रति तर भरोसा छैन, मलाई हेर्ने तिम्रो आँखा बदमास नबनोस्। मेरो जिउँदो शरीर यो लास नबनोस्, हाम्रो माया उडी जाने बतास नबनोस्। आहा, धन्यवाद दिन्छु, धन्यवाद दिन चाहन्छु मुक्तक पठाउने मित्रलाई। यहाँनिर गिरिराज पौडेलले निकै सुन्दर शब्द अनि छोटा शब्द लेखी पठाउनु भएको छ, विदाई गर्दै बाल्यपनलाई स्वागत गर्दैछन् लगनलाई। विदाई गर्दै बाल्यपनलाई स्वागत गर्दैछन् लगनलाई, बरमाला गाँसी दुवै पक्ष, बरमालामा गाँसी दुवै पक्ष, सुन्दर पार्दैछन् जीवनलाई, विदाई गर्दैछन् बाल्यपनलाई स्वागत गर्दैछन् लगनलाई। पक्का त, हुन त यो मङ्सिरको महिना, लगनको महिना, धेरै जोडीहरू बाँधिएका छन् आफ्नो बाल्यपनलाई, आफ्नो माइतीघरलाई त्यागेर आफ्नो कर्मघर, धेरै चेलीहरू लागिरहेका छन्, उहाँहरूलाई सम्पूर्णलाई दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु हामी रेडियो देवदहको तर्फबाट। यहाँहरू सम्पूर्णलाई जो जो यो मङ्सिर महिनामा लगने गाँठोभित्र बाँधिनु भयो, दाम्पत्य जीवनभित्र बाँधिनु भयो, उहाँहरूलाई पुनः एकपटक हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छौँ तपाईँको दाम्पत्य जीवनको लागि। त्यस्तै गरी अर्को मुक्तक छ कृष्ण साउथ झरनाले अछामबाट र हाल बिरानो सहर भारतबाट मुक्तक लेखी पठाउनु भएको छ, म तपाईँहरू माझ पस्किन चाहन्छु अबको क्रममा यसरी। धरतीसँगको तिम्रो त्यो घरबार कस्तो छ, तिमी बस्ने तिम्रो त्यो दरबार कस्तो छ। धरतीसँगको तिम्रो त्यो घरबार कस्तो छ, तिमी बस्ने तिम्रो त्यो दरबार कस्तो छ। हृदयमा लेखेको नाम मेटाउन सकिन्न भने यो कृष्णलाई काट्ने त्यो तरबार कस्तो छ। धरतीसँगको तिम्रो त्यो घरबार कस्तो छ। यहाँ पनि केही केही भएको हुनुपर्छ, मङ्सिरको महिनाले निकै सताएको हुनुपर्छ यस्तै यस्तै लाग्यो। त्यस्तै गरी अर्को मुक्तक राख्छु, हामीलाई सन्तोष सम्बेवाले हाल कुवेतबाट मुक्तक लिइ पठाउनु भएको छ, म तपाईँहरू माझ राख्न चाहन्छु यसरी। मायामा छुरा चलाएर गयो, भौतिक शरीर ढलाएर गयो, हो मायामा छुरा चलाएर गयो, भौतिक शरीर ढलाएर गयो, मायालाई निहाल्न नसकेर जिउँदै मलाई जलाएर गयो, मायामा छुरा चलाएर गयो, भौतिक शरीर ढलाएर गयो। आहा, यदि प्रेम सम्बन्ध बाँधिसकेपछि त्यो नछुटेकै राम्रो होला। यदि तपाईँ कुनै व्यक्तिलाई माया गर्दै हुनुहुन्छ, प्रेम गर्दै हुनुहुन्छ भने उसको चरित्रको बारेमा पहिल्यै बुझ्नुहोस्, त्यसपछि कृपया धोका नदिनुहोला। सम्झनाले सताउँछ उसलाई पनि र तपाईँलाई पनि झस्काउँछ, बारम्बार झस्काउँछ, यसैले माया गर्दा बुझेर गर्नुहोला। माया गर्न पाउनु सबैको अधिकार हो, प्रेम गर्न पाउनु सबैको अधिकार हो, तर उसको क्यारेक्टर बुझेर मात्र उसको पछि लाग्नुहोला अनि सदा माया गर्नुहोला र सदा सदा उसलाई मन मुटुमा सजाउनुहोला, यही कामना गर्छौँ हामीहरू। त्यस्तै गरी अर्को मुक्तक छ कृष्ण कुसुम सिन्धुलीबाट हामीलाई मुक्तक पठाउनु भएको छ, तपाईँहरूमा आज राख्छु अब यसरी। मसँग पानी पर्दा ओढ्ने छाता भएन, च्यातिएको जीवनको फेर्ने गाता भएन, मसँग पानी पर्दा ओढ्ने छाता भएन, च्यातिएको जीवनको फेर्ने गाता भएन, धेरै छन् डायरीमा लेख्नुपर्ने कुराहरू, कतिपय कुराहरू लेखिसकेको छु र लेख्नलाई कति कति कति बाँकी छन्, धेरै छन् डायरीमा लेख्नुपर्ने कुराहरू, धेरै खोजे भेटिन भने जस्तो खाता भएन, मसँग पानी पर्दा उड्ने छाता भएन, च्यातिएको जीवनको फेर्ने गाता भएन। त्यस्तै गरी तपाईँहरूमाझ वरिष्ठ व्यक्तिको मुक्तक राख्न मन लाग्यो मलाई, डाक्टर घनश्याम परिश्रमी भैरवमा हुनुहुन्छ, उहाँ वरिष्ठ गजलकार पनि हुनुहुन्छ, गजल विधाबाट पिएचडी पनि गर्नुभएको छ उहाँले। उहाँको मुक्तक छ आज हामीसँग, विरहका कुरा सुनायो मलाई नमज्जा लाग्यो, कुरै कुरामा आँसु बगायो मलाई नमज्जा लाग्यो, विरहका कुरा सुनायो मलाई नमज्जा लाग्यो, कुरै कुरामा आँसु बगायो नमज्जा लाग्यो, साहसका बिरुवा हुर्किनु पर्ने हो तिमी भित्र, विरहका कुरा सुनायो मलाई नमज्जा लाग्यो, कुरै कुरामा आँसु बगायो मलाई नमज्जा लाग्यो, साहसका बिरुवा हुर्किनु पर्ने हो तिमी भित्र, तर कमजोर मन बनायो मलाई नमज्जा लाग्यो, विरहका कुरा सुनायो मलाई नमज्जा लाग्यो। आहा, तिमीले साहसका कुरा गर्नुपर्ने हो, विरहका कुराहरू राख्यौ यसैले अलिकति नमज्जा लाग्यो, यस्तै यस्तै भावपूर्ण मुक्त पठाउनु भएको थियो, धन्यवाद दिन चाहन्छु। आहा, त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग, सूर्य बुढाथोकी हुनुहुन्छ, रोल्पा बडा चौर हाल मलेसियाबाट, सधैँभरि पिउने बानी नसै नसामा फसेको छु आज, पाउँछु कि भनी कसैको आशामा बसेको छु आज, सधैँभरि पिउने बानी नसै नसामा फसेको छु आज, पाउँछु कि भनी कसैको आशामा बसेको छु आज, पुग्छ या पुग्दैन लगातार हिँडिराखेको छु, पुग्छु या पुग्दैन लगातार हिँडिराखेको छु, धेरै लामो यात्रा सगरमाथा चढेको छु आज, सधैँभरि पिउने बानी नसै नसामा बसेको छु आज, पाउँछु कि भनी कसैको आशमा बसेको छु आज। कसैको आशमा बस्नुभएको छ भने त्यो आश सफल भओस्, सफल रहोस्, उहाँलाई भेट्नु होला तपाईँले र तपाईँको गन्तव्य पनि पुरा होस्, यही कामना गर्न चाहन्छु। त्यस्तै गरी जगत अधिकारीले हामीलाई खोटाङ र हाल मलेसियाबाटै मुक्तक पठाउनु भएको छ, आज धेरैजना नयाँ साथीहरूको मुक्तक पनि छ हामीसँग, त्यसो त हाम्रो 5,083 साथीहरूले कार्यक्रम मुक्तक सरोवरको फेसबुक पेज लाइक गर्नुभएको छ, नयाँ नयाँ साथीहरूको आगमन हुँदैछ, यसैले पनि होला आज नयाँ साथीहरूको मुक्तक पढ्न पाइयो, खुसी लागिरहेको छ। मेची रोयो काली रोयो सगरमाथा रुँदै छ रे, सुस्तासँगै 10 गजानी पराईको हुँदैछ रे, आहा, मेची रोयो काली रोयो सगरमाथा रुँदैछ रे, सुस्तासँगै 10 गजानी पराईको हुँदैछ रे, गोर्खाली वीरता देखाई बलभद्र भीमसिंहले जोगाई राख्या मुटुलाई, दुश्मनले छुँदै छ रे मेची रोयो काली रोयो सगर माथा रुँदै छ रे सुस्तासँगै दस गजानी पराईको हुँदै छ रे सुस्तासँग दस गजानी पराईको हुँदै छ रे अह वास्तविकता झल्किरहेको छ दस गजा लुटिरहेको छ मात्र भन्न सकेका छैनन् विदेशीहरूले सगरमाथा नेपालको होइन लुम्बिनी पनि हाम्रो भनिसके तर लुम्बिनी नेपालको हो हामीसँग ठुलो इतिहास छ लुम्बिनीको पनि हामी सम्पूर्ण नेपालीहरूले लुम्बिनीको प्रचार प्रसार गर्नुपर्छ सगरमाथाको प्रचार प्रसार गर्नुपर्छ र नयाँ आगामी भावी पुस्ताहरूलाई पनि चिनाउनुपर्छ नेपालको यो इतिहास नेपालको यो सम्पदाहरू मेटाउनु हुँदैन परायहरूले दुश्मनहरूले हाम्रो हो भने पनि नेपालीको हो यो नेपालीको सम्पत्ति हो र नेपालीको थियो नेपालीकै छ र भोलि पनि नेपालीकै हुनेछ यसैले हामी सम्पूर्ण जुट्नु जरुरी छ यसको लागि तपाईँले आफ्नो आफ्नो क्षेत्रबाट प्रचार प्रसार गर्नुभयो भने त्यो कुनै गाह्रो कुरा पनि होइन त्यस्तै गरी हामीसँग अर्को मुक्तक छ सूर्य च्याम्जोङको मुक्तक छ यहाँनिर तपाईँहरूमा आज पस्किन चाहन्छु ऊ बेला न भाउ दिए न तिमीले दिऊ अचानक आज तिमी यति नजिक यौ आएकी छौ पर्दा खस्न लाग्दा यो जिन्दगीको लाग्छ बुढेसकालमा होला आएकी छौ पर्दा खस्न लाग्दा जिन्दगीको साँच्चै तिमी यत्रो वर्षसम्म कहाँ थियौ ऊ बेला न भाउ दिऊ न तिमीले दिऊ अचानक आज तिमी यति नजिक यौ जब मन थियो हुन त मन कहिल्यै पनि बुढो हुँदैन भन्छन् जब यौवन थियो वैंश थियो त्यति बेला तिमी पनि आइनौ न बोलाउँदा बोल्यौ तर आज एक्कासी जिन्दगीको पर्दा ढल्ने बेलामा समीपमा आएकी छौ तर अब के गर्नु प्रश्नचिन्ह खडा गर्दै हुनुहुन्छ कसैको लागि र त्यो जवाफ दिने काम तपाईँको मुक्तक सरोवरको फेसबुक आइडीको पेजमा यो मुक्तकको जवाफ लेखेर पठाउनु होला यही कामना गर्न चाहन्छु तपाईँ सम्पूर्णको लागि र अब हामी कार्यक्रमको लगभग अन्तिम चरणमा छौँ तपाईँहरूका मुक्तक हामीसँग धेरै छैनन् केही साथीहरूको मुक्तक छ म उहाँहरूको मुक्तकलाई यहाँ तपाईँहरूमा आज पस्किन चाहन्छु हाम्रो नियमित रूपमा साथ दिने मान्छे बालकृष्ण भट्टराईजीको मुक्तक रहेको छ आज पनि अन्त्यमा जहिले पनि बालकृष्णजीको मुक्तक नै अन्त्यमा आउँछ निकै दमदार मुक्तक लेख्नुहुन्छ र अन्त्यमा विदाई हुने बेलामा पनि दमदार मुक्तकको साथमा विदाई गर्नुपर्ने हुन्छ यसैले अबको क्रममा राख्छु बालकृष्ण भट्टराई पिँढीखोला स्याङ्जाहाल मरुभूमिबाट हामीलाई मुक्तक पठाउनु भएको छ तपाईँ सम्पूर्णको लागि पनि हो यो छटपटिँदै बाँचेको छु दबाब नदेऊ मलाई मुटुभरि घाउ लगाई तनाव नदेऊ मलाई छटपटिँदै बाँचेको छु दबाब नदेऊ मलाई मुटुभरि घाउ लगाई तनाव नदेऊ मलाई तिमीले दिएको उपहारले नै मरिसकेको छु हो तिमीले दिएको उपहारले नै मरिसकेको छु बाँच्नुपर्छ भन्ने फेरि सुझाव नदेऊ मलाई छटपटिँदै बाँचेको छु दबाब नदेऊ मलाई मुटुभरि घाउ लगाई तनाव नदेऊ मलाई छटपटिँदै बाँचेको छु दबाब नदेऊ मलाई मित्रहरू तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ज जसले मुक्तक पठाएर साथ दिनुभयो र ज जसले कार्यक्रममा सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि सम्पूर्णलाई धन्यवाद दिनुपर्ने हुन्छ र ज जसले आज टाढाबाट जो कार्यक्रम सुन्नुहुन्न उहाँले मुक्तक सरोवरको यो सूचनालाई सम्झेर फोन गर्ने प्रयास गर्नुभयो उहाँहरूको फोन लागेन उहाँहरूलाई पनि धेरै सम्झना छ अर्को हप्ता तपाईँहरूसँग कुराकानी गर्नेछौँ भन्न चाहन्छु र आज कार्यक्रम सुन्न पाउनु भएको छैन भने भोलिका दिनभरमा वेबसाइट अनि ब्लग स्पोर्टबाट सुन्ने चाँजो मिलाइनेछौँ हामीहरूले धेरैजना साथीहरूले मिलाउनु भएको छ उहाँहरूको नाम र उहाँहरूको वेबसाइट र ब्लगको नाम दिन चाहन्छु अबको क्रममा तपाईँहरूमा आज www.radiodevdah.blogspot.com मुकेशजीले राख्नुहुन्छ त्यस्तै गरी www.mohanbihani.blogspot.com मोहन बिहानी सर्लाहीका मित्रले www.chisapaninepal.blogspot.com रामशरण श्रेष्ठले www.ashishdanai.com.np आशिष दनाई लम्जुङका मित्रले त्यस्तै गरी www.budolonline.com यम थापा सङ्गमले त्यस्तै गरी तपाईँहरूको आफ्नै ब्लग स्पोर्ट www.merorapako.blogspot.com पनि तपाईँले कार्यक्रम मुक्तक सरोवरलाई आफ्नो समय मिलाएर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ र कार्यक्रम सुनिसकेपछि कृपया हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि तपाईँहरूमाझ विभिन्न किसिमका इमेल आइडीहरू छन्, फोन नम्बरहरू पनि छन्। हाम्रो रेडियोको फोन नम्बर छ 71577735, त्यस्तै गरी मुक्तक सर्भरको तपाईँहरूको एसएमएस गर्ने नम्बर छ 98054980955। त्यस्तै गरी रेडियो देवदहको फेसबुक पेज छ www.facebook.com/radiodevdaha। त्यस्तै गरी अन्य तपाईँहरूलाई हामीसँग धेरै पहुँच छन्, पत्रचार गर्न पनि सक्नुहुन्छ। सम्पूर्ण पहुँचबाट तपाईँ जहाँबाट सक्नुहुन्छ त्यहीँबाट प्रतिक्रिया दिनुहोला, किनकि तपाईँको एउटा सानो सुझावले भोलिको दिनमा कार्यक्रमलाई अझ अलिकति एउटा खुड्किलो पार गर्न सजिलो पर्छ। यही कामना गर्न चाहन्छु। र आजसम्म जसरी तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रियाबाट हामीहरू चलिरहेका छौँ, यसरी नै आगामी दिनहरूमा पनि अगाडि बढ्नेछौँ। तपाईँहरूले जुनसुकै रेडियो देवदहबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरूको लागि पनि प्रतिक्रिया दिन नभुल्नुहोला। यही कामना गर्दै आजको लागि तपाईँहरूमा छुट्टिने बाचा गर्न चाहन्छु। र छुट्टिनुभन्दा अगाडि प्राप्तिका कुशल मित्र मुकेशलाई हृदयबाट आभार व्यक्त गर्दै आवाजबाट युवराजलाई हामीसँग प्रदीप पनि उदिल लिन चाहन्छ। हस्त नमस्कार, शुभरात्रि, शुभसा। तपाईँ सुत्नु अगाडि आफ्नो घरको झ्याल ढोका राम्रोसँग लगाउनु भएको छ कि छैन एक पटक हेर्नुहोस् त। देवदह टाइम रिमाइन्डर, अहिले रातिको ठिक 10 बज्यो। बिहान सबेरैदेखि राति अबेरसम्म सूचनाको पहुँचबाट नजिक हुन पाउने तपाईँको अधिकारमा प्रतिबद्ध रेडियो देवदह 106.6 MHz युग परिवर्तन गर्ने हाम्रो अभियान, समाचार सुनौ जागरूक बनौ। नमस्कार, यति बेला हामी सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित रेडियो देवदह 106.6 MHz को रात्रिकालीन प्रसारण सेवा सँगै थियौँ। आजका लागि भने हाम्रो प्रसारण अवधि सकिएको छ। भोलि बिहान कञ्चन धुन सँगै सूचना अभिव्यक्ति र जानकारीका साथ उपस्थित हुने नै छौँ। तबसम्मका लागि बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।